बारीलाई कान्लो चाहिएको छ, खेतलाई आली चाहिएको छ, मेरो देशको सिमानामा भने पर्खाल होइन नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ। बारीको कान्लो मिचियो केही बोलिन, त्यो छिमेकी थियो। गाह्रो पर्दा काम लाग्ने त्यही त थियो, गाह्रो पर्दा काम लाग्ने त्यही त थियो। खेतको आली मिचियो केही बोलिन, त्यो गाउँले थियो। मर्दा पर्दा काम लाग्ने त्यही त थियो, मर्दा पर्दा काम लाग्ने त्यही त थियो। यसपालि त अचम्मै भो देशमी जियो, देशमी जियो मेरो देशमी जियो, देशमी जियो मेरो देशमी जियो। को व्यथा भित्र इतिहासको कथा भित्र